تفسیر: وَأَوْفُوا بِعَهْدِ اللَّهِ، اور اللہ کا عہد پورا کرو. اللہ کے عہد سے مراد وہ عہد جو انسان نے اللہ تعالیٰ سے اس کی عبادت کا کر رکھا ہے. عہد الست کے موقع پر الست بربکم، اور پھر کلمہ لا الہ الا اللہ پڑھ کر اس کو پکا کیا. لا الہ الا اللہ دراصل ایک عہد ہے. اسی طرح اس سے مراد انسان اگر کسی انسان سے یا کسی گروہ سے اللہ کا نام لے کے کوئی وعدہ کرے تو میں اللہ کو گواہ بنا کے یہ وعدہ کرتا ہوں، عہد کرتا ہوں، تو اس کو بھی پورا کرنا ضروری ہے. وَأَوْفُوا بِعَهْدِ اللَّهِ إِذَا عَاهَدْتُمْ، اللہ کے عہد کو پورا کرو جب بھی تم عہد کرو. وَلَا تَنْقُضُوا الْأَيْمَانَ، اور نہ توڑو قسموں کو، قسم نہ توڑو. بعد توقیدہا، اس کی تاکید کے بعد، پکا کرنے کے بعد. وَقَدْ جَعَلْتُمُ اللَّهَ عَلَيْكُمْ كَفِيلًا، حالانکہ تم نے اللہ کو اپنے اوپر ضامن قرار دیا تھا، یعنی اللہ کا نام لے کے قسم کھائی تھی، اللہ کو کفیل بنایا تھا، ذمہ دار بنایا تھا، تو کیسے اب تم اس قسم کو توڑ سکتے ہو جس میں اس کا نام شریک ہو گیا ہو. ان اللہ یعلم ما تفعلون، بے شک اللہ جانتا ہے جو کچھ تم کرتے رہتے ہو، تمہارے سب اعمال سے وہ بخوبی واقف ہے. ہر چیز میں ایکسیپشنل صورت بھی ہے. بسا اوقات انسان ایسی قسم کھا لیتا ہے کہ جس کے کھانے میں غلطی ہے، وہ نہیں کھانی چاہیے تھی. تو ایسی صورت میں کیا کرنا چاہیے؟ کہ اگر کوئی قسم اپنے طور پر کسی کام کے کرنے یا نہ کرنے کی کھا لی، پھر بھلائی اس کے علاوہ میں دیکھی، تو قسم توڑ کر کفارہ دے دے. مثلاً آپ نے قسم کھائی کہ میں فلاں شخص کے گھر نہیں جاؤں گی، فلاں خاص اس کے گھر میں آگ لگ گئی، آپ کو جانا پڑا اس کو بچانے کے لیے یا کسی بھی موقع پر، تو ایسی صورت میں اب کیا کرنا ہوگا آپ کو؟ کہ آپ کفارہ دے دیں قسم کا اور قسم توڑ دیں. اور قسم کا کفارہ کیا ہے پیچھے آپ پڑھ چکے ہیں، ساتویں پارے میں آپ نے پڑھا ہے نا، لا یؤاخذکم اللہ باللغو فی ایمانکم ولکن یؤاخذکم بما عقدتم الایمان، تمہیں پکڑے گا، تمہارا مواخذہ کرے گا جہاں تم نے پکی قسمیں کھائیں. اسی لیے یہاں کیا کہا؟ قسمیں مت توڑو. کتنی سمپل سی بات ہے نا، اور قسمیں نہ توڑا کرو، قسم کھا کے مت توڑو، حالانکہ تم اللہ کو اس پہ گواہ بنا چکے ہو. ان اللہ یعلم ما تفعلون، اللہ جانتا ہے جو تم کرتے رہتے ہو. ولا تکونوا، اور تم نہ ہو جاؤ، کلتی، اس عورت کی طرح، تمہارا حال اس عورت جیسا نہ ہو جائے. کس عورت جیسا؟ التی نقضت، جس نے توڑ دیا. کیا توڑ دیا؟ غزلہا، اپنا سوت، سوتر. سوت کیا ہوتا ہے؟ سوتی دھاگا، سنا ہے؟ روئی کے ریشوں کو ایک خاص انداز سے دھاگے میں بدلنا، سوت کاٹنا. نہ ہو جاؤ اس عورت کی طرح جو توڑ ڈالتی ہے اپنا سوت، من بعد قوتن، مضبوط کرنے کے بعد، ریشے اکٹھے کر کے، بل دے کے، کاٹ کے، پھر کیا کرتی؟ توڑ کے رکھ دیتی. انکافن، ریزہ ریزہ، چھوٹے چھوٹے ٹکڑے، نکفن کی جمع. وہ سوت کا ٹکڑا جس کو دوبارہ کاٹنے کے لیے توڑا جائے. کبھی سوت کاٹنے کا عمل دیکھا ہے کہ اس میں ہم نے دیکھا ہوگا کہ کاٹتے کاٹتے اگر جب وہ دھاگا کھینچا جا رہا ہوتا ہے تو بعد کو دھاگا ٹوٹ جاتا ہے. اب جب دوبارہ دھاگا جوڑنا ہوتا ہے نا ٹوٹے ہوئے سے، تو ایک چھوٹا سا ٹکڑا پہلے ہٹانا پڑتا ہے، پھر اس کو نرم جگہ کو ملانا پڑتا ہے. تو इस छोटे निक्स उसको बोलते हैं, जो छोटा सा टुकड़ा तोड़ा जाता है दोबारा जोड़ने के लिए, यानी इतने छोटे छोटे टुकड़ों में ना तोड़ डालो। कहा जाता है कि रीता बिनत अम्र एक खातून थी मक्का में, जो ऐसा किया करती थी, उसका ये काम था। दिमाग खराब होगा बेचारी का। और बाद इंसान फ्रस्ट्रेटेड होता है, डिप्रेशन में होता है, बना बनाया खाना उठाया और डोंगा नीचे पटका दिया, खुद ही पकाया और खुद ही तोड़ दिया। बाद कपड़े फाड़ दिए अपने, बाद कुछ और उठा के तोड़ दिया, खरीद के ग्लास लाए, गुस्सा किसी पे आया और निकला ग्लास पे। अक्सर लोग करते रहते हैं ना इस तरह के काम, आप सबने ही शायद कभी ना कभी कुछ किया हो। तो अल्लाह ताला फरमाते हैं कि अपना सूत काट के, चीजें बना के अपने हाथों से, फिर उनको तोड़ा ना करो। और ये मिसाल समझाएगी, ये ऐसा ही है जैसे कोई कसम खा के तोड़ दे। कसम खा के तोड़ना भी ऐसा ही काम है, ऐसा ही नुकसानदेह है जैसे खुद चीज खरीद कर उसको तोड़ देना या बना के तोड़ फोड़ देना। तत्तखिज़ून अयमानकुम दखलम बैनकुम, तुम बनाते हो अपनी कस्मों को बहाना आपस में। दखल, दखल असल में दखला से है। दखला का क्या माना होता है? कहीं दाखिल हो जाना। दखल कहते हैं उस मिलावट को जो फसाद के लिए हो। जैसे हमारे यहाँ सुर्ख मिर्च में ईंटें पीस कर डाल दी जाती है, या काली मिर्चों में पपीते के बीज डाल देते हैं और दूध में पानी डालते हैं और चाय में चने के छिलके डालते हैं और बहुत सी किस्में हैं। इसलिए ये बात समझना मुश्किल नहीं होनी चाहिए। तत्तखिज़ून अयमानकुम दखलन, दखल क्या है? वो मिलावट जो फसाद के लिए, ये फसाद ही है ना, सेहत के लिए नुकसानदेह है। और इमाम बुखारी कहते हैं कुल्लु शैइन लम यसह फहुव दाखिल, हर वो चीज जो दुरुस्त ना हो तो उसको दाखिल या दखल बोलते हैं। अल्लाह ताला फरमा रहे हैं कि अपनी कस्मों को दखल ना बनाओ, फिर क्या हुई चीज? फसाद का जरिया ना बनाओ, दगा धोखा फरेब मिलावट ना बनाओ। बैनकुम आपस में, यानी अपनी कस्मों को आपस के मामलात में, आपस में से मुराद क्या है? आपस के मामलात में मकरो फरेब का हथियार बनाते हो। तत्तखिजून अईमानकुम दखलम बैनकुम, तुम बनाते हो अपनी कस्मों को क्या? दखल, बहाना, मिलावट, दगा, फसाद। यानी कस्मों के जरिए फसाद खड़ा करते हो, ये कह ले मुराद कहे। ऐसा क्यों करते हो? अन तकूना, अन का माना यह क्या? ताके हो जाए, तकूना हो जाए। उम्मतुन एक कौम, हिया अरबा वो बढ़ी हुई, मिन उम्मतिन दूसरी कौम से। यानी कस्में खा के एक कौम की शानो शौकत बढ़ाते हो दूसरी कौम पर, दूसरे ग्रोह पर। अमूमन कसम क्यों खाई जाती? कहते हैं जो अपने झूठ को छुपाना चाहते। अच्छा, झूठ को क्यों छुपाते हैं आप? अपनी शान बढ़ाने के लिए। फरमाया यानी कि मुराद क्या हुई फिर? तो अपनी शान बढ़ाने के लिए, यानी एक ग्रोह अपनी शान बढ़ाने के लिए झूठी कस्मों का सहारा न ले, झूठी कस्मों से अपनी शान न बढ़ाए। एक कौम दूसरी कौम से बढ़कर फायदे हासिल न करे, किसके जरिए? कस्मों के जरिए। अच्छा, अरबा का लफ्ज है ना रिबा से है, रबा होता है ना बढ़ना, रबा से अरबा। अफ अल तफदील का सीगा है, ज्यादा चढ़ा हुआ। अरबा बढ़ी हुई, मुराद क्या है? माल या गिनती में ज्यादा होना। कि तुम बनाते हो कस्मों को आपस में बहाना, कि एक कौम या एक ग्रोह दूसरे ग्रोह से माल में गिनती में बढ़ जाए, यानी झूठी कस्मों के जरिए दुनियावी फायदे हासिल करते हो। सिंपली माना ये बनता है, अंतकूना कि हो जाए। आप देखें कि सूत कातना क्या है दरअसल, बिखरे हुए रेशों को यकजा करना। इससे क्या होता है? कारामत चीज बनती है। सूत तोड़ना क्या है? एक इकट्ठी चीज को बिगाड़ देना। इंसानी ताल्लुकात भी जुड़ जाते हैं, जैसे रस्सी, रस्सी को ताल्लुक का जरिया कहा जाता है ना। क्यामत के दिन असबाब टूट जाएंगे, वतकत्तात बिहिमुल असबाब। तो क्या माना असबाब का? ताल्लुकात। पीछे दूसरे पारे में पढ़ चुके हैं आप, असबाब क्या है? ताल्लुकात। फरमाया कि तुम अपने ताल्लुकात जो हैं उनको खराब ना करो, तोड़ो मत, बिगाड़ो मत। इसलिए कि ताल्लुकात जब अच्छे होते हैं तो क्या होता है? आपके शौहर बीवी के ताल्लुकात अच्छे हों तो उसका खुशगवार असर किस पे पड़ता है? बच्चों पे पड़ता है, खानदान पे पड़ता है, घर के कामों पे पड़ता है। और अगर शौहर बीवी के दरमियान ताल्लुकात बिगाड़ का शिकार हो तो उसका असर बच्चों पे भी पड़ता है, खाना पकाने पे भी पड़ता है, और शौहर के दफ्तर पे भी पड़ता है, हर चीज पे पड़ता है ना। तो सूत की मिसाल जो दी गई वो क्या है? बिखरे रेशे जब एक धागे में परोए गए तो उससे क्या कुछ नहीं बनता, सब लिबास उसी से बनता है ना। पर्दे आपके उससे बनते हैं, कारपेट्स बनते हैं, बहुत कुछ बनता है। बिखरे रेशे जुड़ते हैं तो उनके बाहम इत्तेफाक इत्तेहाद से तामीर होती है, और अगर इन जुड़े रेशों को तोड़ दिया जाए तो उसका नुकसान क्या होता है? कि वही बिखरे बिखरे रेशे, कभी बिखरी हुई देखी है कहीं? किस कदर काम खराब करती। बाज़ अक़ात आपने देखा होगा कि जब आप सफाई करते हैं ना तो कुछ नहीं निकलता सिवाय बिखरे रेशों के, वो गंदगी की शक्ल में आप उठा लेते हैं। अमूमन आप कारपेट साफ करते हैं, क्या निकलता है? रेशे ही होते हैं ना कारपेट से उठे हुए, या कपड़ों से गिरे हुए, या फिर लिहाफ बिस्तर वगैरह से उतरे हुए, बिखरी रुई होती है हल्की हल्की बिलके उड़ती उड़ती उड़ती। एक वो शक्ल है रुई की और एक है धागे में आ जाना। तो इन दोनों का क्या है असर, तासीर क्या है? एक फायदामंद है, कारामद है, और दूसरी बेकार है। तो जिस माशरे में बाहमी ताल्लुकात स्मूद नहीं होते वहां फसाद ही फसाद होता है, बिगाड़ ही बिगाड़ होता है। और जिस जिंदगी में माहिदों का पास ना हो, वादों का निभा ना हो, ठीक है ना, क्योंकि वादे पूरे करने को कहा जा रहा है ना साथ, ताल्लुकात की खराबी का सबब यही तो बनती है ना चीजें, वादों की खिलाफ वर्जी वगैरह। तो हुक्म क्या है? कि नंबर एक, ताल्लुकात दुरुस्त रखो। नंबर दो, ऐसे कामों से बचो जिससे ताल्लुकात में बिगाड़ आए। नंबर तीन, खास तौर पर माहिदों की पाबंदी करो। और नंबर चार, कस्मों को बाहमी ताल्लुकात के बिगाड़ का सबब न बनाओ। माहिदों की खिलाफ वर्जी जो कस्में खाकर किए गए हों उनको मत तोड़ो। ये सब खुलासा है इसका। अच्छा, अब इसको तर्जमा एक और तरह करेंगे हम। अंतकून उम्मतुन हिया अरबा मिन उम्मा तत्तखिज़ूना, से दोबारा लें। तत्तखिज़ूना, तुम बना लेते हो अईमानकुम, अपनी कस्मों को क्या बना लेते हो? दखलन, बहाना। बैनकुम, आपस में मामलात में। अंतकूना, के होती है, यानी इस वजह से तुम बनाते हो कि होती है امتن ایک جماعت، یا اربع من امتن جو تعداد میں دوسری جماعت سے زیادہ ہوتی ہے. جو تعداد میں زیادہ ہوتی ہے وہ کیا کرتے ہیں؟ معاہدہ توڑ دیتے ہیں، قسم کھا کے ختم کر دیتے ہیں. کیوں؟ اس لیے کہ اب وہ سمجھتے کہ ہمیں خوف ہی نہیں دوسرے فریق کا، دوسرا ہمارا کچھ نہیں بگاڑ سکتا. عموماً دنیا میں یہی ہوتا ہے، جس کی لاٹھی اس کی بھینس. جو طاقتور ہو گیا، مال زیادہ ہے یا گنتی زیادہ ہے اس کی، تو کیا ہوا؟ وہ کیا سمجھتا ہے کہ مجھے اب کسی سے وعدہ پورا کرنے کی کوئی ضرورت نہیں. ان تکون امتن ہی اربع من امتن، کہ ہوتی ہے ایک جماعت بڑی ہوئی دوسری جماعت سے. تو بڑی ہوئی جماعت قسم کو فساد کا ذریعہ بنا لیتی ہے. کیسے؟ کیونکہ کمزور جماعت نے کہا کہ انہوں نے قسم کھا لی، یہ معاہدہ نہیں توڑیں گے، اس لیے ہم امن سے رہیں. ہوتا کیا ہے؟ وہ یکایک جب طاقت پکڑتی ہے دوسری جماعت، تو معاہدہ توڑ دیتی، قسم توڑ دیتی. پہلے کہا نا، قسمیں نہ توڑو، معاہدے نہ توڑو، تعلقات نہ توڑو، ورنہ بگاڑ ہو جائے گا معاشرے کے اندر. اب دیکھیں کہ تعلقات کا حسن اعتماد میں ہے، باہمی اعتماد میں. کسی بھی جگہ مل جل کر رہنے والے انسان اگر ایک دوسرے پر اعتماد نہ کرتے ہوں تو زندگی جہنم ہو جاتی. جتنا جتنا آپ باہم انسانوں پر اعتماد کر سکیں، اتنی زیادہ خوشگوار زندگی ہوگی. مثلا اگر ایک عورت کے پاس سب کچھ لیکن اسے شوہر پر اعتماد نہیں، آپ کو سوچیں کہ اس کے زیورات اس کو خوشی دیں گے؟ اس عورت کی، اس کا بڑا گھر، اس کی ساری نعمتیں اور راحتیں ہیں اس کے لیے کچھ فائدہ نہیں؟ اسی طرح ایک شوہر جو ہے، اس کے پاس زندگی کی ہر نعمت ہے لیکن اس کو اپنی بیوی پر اعتماد نہیں، کہ وہ وفادار نہیں، وہ اسے اکیلا گھر میں نہیں چھوڑ سکتا، اکیلا کہیں بھیج نہیں سکتا. اس سے کیا ہوتا ہے؟ جب اعتماد نہیں ہوتا تو پھر نتیجہ کیا نکلتا ہے؟ بگاڑ، بے چینی. اور جو تعمیری عمل ہو تب رک جاتا ہے. مثلا اگر آپ کو مجھ پر اعتماد نہ ہو کہ یہ جو پڑھا رہی ہیں صحیح پڑھا رہی ہیں، تو آپ کے دلوں کا حال کیا ہوگا؟ آپ یہ سوچیں گے کہ ہمارا وقت ضائع ہو رہا ہے، یہ ہو گیا، اتنے مہینے سے ہم دھوکے میں رہے، یہ معلوم نہیں کیا کر رہی ہیں ہمارے ساتھ. اور دیکھیں گے ایک دم سین ہی بدل جائے گا. اسی طرح اگر مجھے اعتماد نہ ہو کہ جو میں بتا رہی ہوں آپ سن رہے ہیں، تو میرے بتانے کا ایک دم کانفیڈنس ختم ہو جائے گا. کسی بھی کام کا حسن، کسی بھی کام میں محنت، قربانی، جذبہ، عمل کب آتا ہے؟ اعتماد میں آتا ہے. تو عہد پورا کرنا، ذمہ داری پوری کرنا، ان سب کے اندر جب تک اعتماد نہیں، کچھ بھی نہیں. اور اکثر آپ دیکھیں گے جتنی طاقتور قومیں وہ زیادہ معاہدے توڑتی. تو یہاں امت کی بات ہو رہی ہے خاص طور پر، اجتماعی معاملات میں، یعنی انفرادی معاملات میں بھی معاہدے توڑنا، اور خصوصاً اجتماعی معاملات میں جہاں بہت سارے لوگوں کا مفاد ہو، وہاں پر صرف اپنی طاقت کے بلبوتے پر معاہدے توڑ دینا، یہ بات انسانیت کے لیے نقصان دہ ہے. تو قسم فساد کا ذریعہ کیسے بن گئی؟ قسم پر اعتماد کر کے ہی تو دوسروں نے اپنا راستہ اختیار کیا تھا. جس اینٹ پہ پاؤں رکھا وہی کھسک گئی نیچے سے. انما یبلوکم اللہ بہ، بے شک اللہ تم کو اس کے ذریعے آزماتا ہے. وَلَيُبَيِّنَنَّ لَكُمْ يَوْمَ الْقِيَامَةِ مَا كُنْتُمْ فِيهِ تَخْتَلِفُونَ، اور ضرور وہ قیامت کے دن تمہارے تمام اختلافات کی حقیقت تم پر کھول دے گا. جن چیزوں میں بھی تم اختلاف کرتے رہے وہ سب تمہارے سامنے لے آئے گا، جہاں جہاں تم ایک دوسرے سے ڈس ایگری کرتے رہے. आप देखें कि जैसे अगर कोई शख्स कहीं काम कर रहा है ना, अगर उसको ये हो कि पता नहीं मेरी आज जॉब खत्म हो जाती, कल खत्म हो जाती, मेरा टेन्योर खत्म हो जाएगा, पता नहीं मुझे एक्सटेंशन मिलती है कि नहीं, तो वो चाहे 6 महीने बाद खत्म होने वाला, वो 6 महीने पहले ही अपना इंटरेस्ट लूज कर जाएगा, तो काम ही नहीं होगा। वलौ शा अल्लाह लजअलकुम उम्मतन वाहिदा, और अगर अल्लाह चाहता तुम सब इंसानों को एक उम्मत बना देता, सब एक ही कौम होते। वलाकिन लेकिन, युदिल्लु मन यशा व यहदी मन यशा, भटका देता है जिसको चाहता है, हिदायत देता है जिसको चाहता है। वलतुसअलुन्न अम्मा कुंतुम तामलून, और अलबत्ता तुम जरूर पूछे जाओगे किसके बारे में, जो तुम अमल करते रहे। वला तत्तखिजु अयमानकुम दखलम बैनकुम, और न तुम बनाओ अपनी कस्मों को दखल देने वाले आपस में। ए मुसलमानों, तुम अपने कस्मों को आपस में एक दूसरे को धोखा देने का जरिया ना बनाओ। दखलन यहां धोखे के मानों में, वरना क्या नतीजा निकलेगा। फतजिल्ल कदमुम बाद सुबूतिहा, पस फिसल जाएगा कदम, किसका कदम, इस्लाम की तरफ आने वालों का कदम। बाद सुबूतिहा, उसके जम जाने के बाद, उसके पक्का होने के बाद। वतज़ूक सू, और तुम चखोगे बुरा नतीजा किसका, बिमा सदक तुम अन सबीलिल्लाह, बवजह उसके जो तुमने रोका अल्लाह के रास्ते से। वलकुम अजाबुन अजीम, और तुम्हारे लिए बहुत बड़ा अजाब होगा। क्यों, इसलिए कि तुम्हारा रवैया देखकर, तुम्हारी बदअहदियां देखकर, तुम्हारी बदएतमादी को देखकर इस्लाम की तरफ आने वाले कदम रुक जाएंगे और तुम इस्लाम से रोकने का जरिया बन जाओगे। बहुत सख्त आयत है कि ऐ मुसलमानों, तुम अपने मामलात में खड़े हो जाओ, बदहदी ना करो, झूठी कस्में ना खाओ, कस्मों का सहारा लेकर दूसरों को नुकसान ना दो, बदहदी ना करो, वरना दूसरी कौमें तुम्हारा ये अखलाक देखकर तुम्हारे दीन से बरगश्ता हो जाएंगे और वो अहले ईमान के ग्रोह में शामिल ना होंगे, और यूं तुम अल्लाह के दीन से लोगों को रोक दोगे। कितने अफसोस की बात है ना कि बसा औकात मुसलमान होते हुए हम लोग जब दूसरी कौमों के साथ माहदे करते हैं, जैसे ट्रेड में आप देखिए कि आप एक माहदा करते हैं कि इतना आप हमको पैसा दे दें, हम आपको ये माल, ये चावल सप्लाई करेंगे, फिर क्या होता है, पैसे आप किसी और चीज के ले लेते हैं, सैंपल कुछ और दिखाते और सप्लाई कुछ और करते, और उसको भी पत्थरों से भरा हुआ चावल के साथ, उसमें रोड़ी भी इतनी डाल देते हैं ताकि थोड़े से पैसे ज्यादा आ जाएं। और इस तरह नंबर एक तो दुनिया का नुकसान होता है कि आइंदा आपसे कोई माहदा नहीं करेगा, कोई आपके साथ बिजनेस डील नहीं करेगा, और दूसरा नुकसान आखिरत के एतबार से कि ऐसे बद किरदार, बद अहद लोगों को देखकर लोग इस्लाम को गालियां देंगे, इस्लाम के रास्ते से रुकेंगे, और तुम बहुत बड़े मुजरिम बन जाओगे और अजाब के मुस्तहिक करार पाओगे। देखिए, जबान से किसी को रोकना दीन से, ये बहुत कम लोग करते हैं। अक्सरियत अल्लाह के रास्ते से कैसे रोकती है, आमाल के जरिए, समनन कलीला, और अल्लाह के अहद को थोड़े पैसों में मत बेचो। इन्नमा इंदल्लाही हुवा खैरुल लकुम, बेशक जो अल्लाह के पास है वही तुम्हारे हक में बेहतर है। यानी दुनिया के फायदों की खातिर अल्लाह के दीन को मत बेचो। बेअहदिल्लाह से मुराद क्या है, वो अहद जो तुमने अल्लाह के नाम पर किया हो या दीन इस्लाम के नुमाइंदे की हैसियत से किया हो। नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी कुफार से माहदे किए थे ना, और उनको पूरा भी किया, सुलह हुदैबिया का याद होगा आपको। फरमाया कि इन्नमा इंदल्लाह हुवा खैर, जो अल्लाह के पास है वो बहुत अच्छा है। लकुम, तुम्हारे लिए, यानी सिला, इन कुंतुम तालमून, अगर तुम जानते हो। مَا عِنْدَكُمْ يَنْفَدُ وَمَا عِنْدَ اللَّهِ بَاقٍ، جو تمہارے پاس ہے ختم ہو جائے گا اور جو اللہ کے پاس ہے وہ بچا رہے گا۔ اور یہی سوچ انسان کو معاہدے کی پابندی کراتی ہے کہ اگر کسی معاہدے کے نتیجے میں میرا دنیا کا تھوڑا سا نقصان ہی کیوں نہ ہو جائے۔ مثلاً اگر آپ نے کسی سے جیسے کانٹیکٹ کیا کہ میں 1,000 روپے میں آپ کو ایک بوری چاول دوں گا مثلاً، اب کیا ہوا؟ جب آپ نے معاہدہ کیا اس وقت آپ کو بوری 800 میں مل رہی تھی، جب آپ کے دینے کا وقت آیا تو کیا ہوا؟ وہ 1,100 کی ہو گئی۔ اب آپ وعدہ کر چکے ہیں کہ آپ نے 1,000 کی دینی، اب دنیاوی فائدہ کیا ہے؟ کیا معاہدہ توڑ دیں؟ اور آخرت کا فائدہ کیا ہے؟ کہ معاہدہ برقرار رکھیں، کیونکہ آپ ایک وعدہ کر چکے ہیں، اب بھگتے اس کو، چاہے فائدہ ہے یا نقصان۔ تو اس معاہدے کو کون پورا کر سکتا ہے؟ صرف وہ شخص جس کے اندر یہ یقین ہو کہ مَا عِنْدَكُمْ يَنْفَدُ، جو نفع میں نے یہاں کمایا وہ تو جلدی ختم ہو جائے گا، وَمَا عِنْدَ اللَّهِ بَاقٍ، اور جو اس معاہدے کو پورا کرنے کے نتیجے میں میرا نقصان ہوگا وہ مجھے اللہ کے ہاں جا کے پورا مل جائے گا۔ کیونکہ اللہ کا وعدہ ہے نا کہ اگر کسی کو کانٹا بھی چبھ جائے تو اس پر بھی کیا ہے؟ اللہ کے ہاں اجر ہے۔ تو یہ کیسے ہو سکتا ہے کہ کسی شخص کو اپنے ایک معاہدے کے پورے کرنے میں نقصان کا سامنا کرنا پڑا اور اس کا اجر اللہ کے پاس نہ ہو؟ وَلَنَجْزِيَنَّ الَّذِينَ صَبَرُوا أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ، اور البتہ ہم ضرور جزا دیں گے ان لوگوں کو جنہوں نے صبر کیا، کس چیز کی؟ اجرہم، ان کے اجر کی، کیسی؟ بِأَحْسَن، بہترین، مَا كَانُوا يَعْمَلُونَ، جو وہ عمل کرتے تھے۔ یہ صبر کا تقاضا ہے نا، صبر ہی ہو تو یہ کام ہو سکتا ہے۔ مَنْ عَمِلَ صَالِحًا، جو بھی کوئی کام کرے گا اچھے، من ذکرن، خواہ وہ مرد ہو او انسا یا عورت ہو، وہ مؤمن، بس شرط ہے کہ مومن ہو، ایمان کے ساتھ مرد ہو یا عورت، اس کی جزا میں کوئی فرق نہیں، یعنی جزا کے معاملے میں مرد اور عورت کا فرق نہیں۔ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، اس کو ہم دنیا میں بھی اچھی زندگی بسر کرائیں گے۔ عموماً کیا سمجھا جاتا ہے؟ کہ جو شخص دین کے رستے پر آئے گا اس کی دنیا بگڑ جائے گی، یا اللہ تعالیٰ وعدہ کر رہے ہیں کہ اچھے کام کرو گے تو دنیا بھی اچھی ہوگی، اگر کام کرو گے اچھے تو اچھی کر نہیں پاؤ گے، یعنی بدلہ بھی اچھا ہی نکلے گا اور دنیا میں بھی اچھا بدلہ ہوگا، کیونکہ بعض گناہوں کی سزا دنیا میں بھی مل جاتی ہے اور بعض نیکیوں کی جزا دنیا میں بھی مل جاتی۔ وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ، اور ایسے لوگوں کو ان کے اجر ان کے بہترین اعمال کے مطابق بخشیں گے، یعنی جیسی نیکیاں ہوں گی اتنے ہی اونچے مرتبے ہوں گے۔